ओके मिस नेपाल, मिस नेपाल, नेपाली कथन चलचित्र मिस नेपालको यो गीत सँगसँगै सम्पूर्ण रेडियो अर्पण 104.5 मेगाहर्ज सुनेर बस्नुहुने श्रोताहरूमा हार्दिक हार्दिक स्वागत छ। प्रोग्रामको नाम हो एक्सन कोड र कार्यक्रम एक्सन कोडको साथमा साथ दिनको लागि उपस्थित भइसकेका छौँ। सुन्दै गर्नु भएको आवाज सागरको, यो आवाज र तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुर्याउने काम कन्ट्रोलबाट रिजनले गरिरहनु भएको छ। सामुदायिक रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेट लाइनको www.radioarpan.com.np बाट प्रोग्राम तपाईँ सुनिरहनु भएको छ र प्रोग्राम एक्सन कट भित्र गएर हामीले नेपाली चलचित्र क्षेत्रमा भइराखेका विभिन्न गतिविधिको चर्चा परिचर्चा गर्दै आइराखेका छौँ। विशेष त प्रदर्शन भइराखेका चलचित्रहरू, प्रदर्शनको नजिक नजिक आउन लागेका चलचित्रहरू अनि प्रदर्शन भइराखेका यी चलचित्रले के कस्तो व्यापार गरिराखेका छन् हामी सम्पूर्ण जानकारी प्रस्तुत गर्दै आइराखेका छौँ कार्यक्रम एक्सन कटमा। र कार्यक्रम एक्सन कटको शुरूआतमा यहाँले गीत सुनिरहनु भएको छ नेपाली कथन चलचित्र मिस नेपाल, र मिस नेपाल अब प्रदर्शनमा आउन लागेको चलचित्र हो र भर्खर मात्र मिस नेपाल सम्पन्न भएको छ र यो मिस नेपालको चर्चा परिचर्चा नसलाउँदै नेपाली कथन चलचित्र मिस नेपाल पनि प्रदर्शनमा आउँदैछ र जेठ 9 गतेबाट मिस नेपाल अल नेपाल प्रदर्शनमा आउन लागेको छ र चलचित्रलाई सुरेन्द्र तुलाधरले निर्देशन गरेका हुन्। विकास चौधरीको संगीत रहेको छ चलचित्रका गीतहरूमा र चलचित्रलाई सुभेक्षा थापा, कलाकार सुभेक्षा थापाले निर्माण गरेकी हुन् र कुराकानीको लागि प्रत्यक्ष टेलिफोन लाइनमा सुभेक्षा थापा हुनुहुन्छ। सुभेक्षाजी हजुर, हार्दिक स्वागत छ यहाँलाई प्रोग्राममा। हजुर, तपाईँलाई पनि धेरै धेरै धन्यवाद र एफएम रेडियो सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतावृन्दमा म सुभेक्षा थापाको तर्फबाट हार्दिक न्यानो अनुवादन। हजुर, र भर्खर मात्रै मिस नेपाल सम्पन्न भएको छ है, अब अहिले आएर मिस नेपाल सम्पन्न भए लगतै त्यसको चर्चा परिचर्चा सेलाउन नपाउँदै मिस नेपाल नामक सिनेमा पनि प्रदर्शनमा आउँदैछ है। हजुर, वास्तवमा कस्तो खाले सिनेमा बनेको छ मिस नेपाल? हजुर, अब टाइटलबाटै थाहा पाइन्छ कि एउटा चाहिँ भनौँ न नारी सङ्घर्षका कुराहरू चाहिँ छन् यो चलचित्रमा भनेर होइन, र त्यसका साथसाथै टाइटल एउटा मिस नेपाल भन्ने एउटा इभेन्ट छ जुन चाहिँ वर्षेनी एउटा मिस नेपाल चयन गर्ने काम हुन्छ त्यसबाट चाहिँ, र यो चाहिँ एउटा मिस नेपाल भन्ने एउटा टाइटलको एउटा चलचित्र हो जुन चलचित्रभित्र चाहिँ सम्पूर्ण एन्टरटेनका साथमा एउटा भनौँ न कुनै एउटा म्यासेज दिने काम गरेको छ यसले, र एउटा सानो कन्टेन्टभित्र रहेर यो फिल्म बनेको छ। एउटा भनौँ न एउटा टाइटललाई एउटा सानो कन्टेन्टको विषयवस्तु बनाएर यसलाई प्रस्तुत गरिएको छ चलचित्रमा, र सम्पूर्ण एउटा भनौँ पारिवारिक चलचित्र भन्नुपर्छ मिस नेपाललाई, यो एउटा पारिवारिक चलचित्र हो। अब यो मिस नेपालको प्रोमोहरू सार्वजनिक भइरहँदा र केही समय अगाडि जुन हिसाबले तपाईँले फोटो सेसन पनि गर्नुभएको थियो होइन, र अलिकति रेडियो सुनेर बस्ने श्रोता र सिनेमा जसले नेपाली चलचित्रलाई माया गर्नुहुन्छ ती दर्शकको मनमा एक किसिमको थोरै छाप परेको हो कि भन्ने हाम्रो मूल्याङ्कन रहेको छ कि अलिकति भल्गर सिनेमा हो कि भन्ने अनुमान पनि दर्शकले गरिराखेका छन्, खास के हो बताइदिनुहोस् न। होइन, यो यस्तो छ अब सिनेमा जस्तो कुरा अलिकति भनौँ न रिस्क लिएर नै काम गर्नुपर्ने हुन्छ र मैले पनि धेरै ठुलो रिस्क उठाएको थिएँ एक टाइम है। अब यो चाहिँ कस्तो भने हिडन ट्रेजर भन्ने जुन संस्था छ मिस नेपाल उहाँहरूले गर्नुहुन्छ र मिस नेपाल टाइटलमा तपाईँले काम गर्न नपाउने भन्दा पनि मैले उहाँहरूलाई धेरै कुरा सहमति गर्दा गर्दै पनि उहाँहरू एगेन्स्टमा गएर मसँग धम्की दिने, मलाई धेरै टर्चर दिने, त्यस्तो त्यस्तो कुराहरू भयो, तर अगाडि आएर चाहिँ कहिल्यै कुरा गर्न नआउने, अब पछाडि पछाडि बसेर चाहिँ भनौँ न अब धेरै कुराहरू मलाई टर्चर दिने काम गर्नुभयो, त्यसैले उहाँहरूलाई अगाडि ल्याउनको लागि चाहिँ मैले के गर्ने भन्दाखेरि अब बिक्नी सुट गर्नु त उहाँहरूको त अब आफ्नो मिस नेपालले बिक्नी सुट गर्नै पर्छ, त्यो त्यो गरेर उहाँहरूलाई त केही इफेक्ट पर्नेवाला थिएन, त्यसैले मैले एउटा चाहिँ के भनेदेखि अब यो यस्तो खालको फोटोसुट गर्यो भनेदेखि गरेर चाहिँ उहाँहरूलाई अगाडि ल्याउने एउटा कोसिस मात्र गरेको हुँ, जुन कुरा देखेर हाम्रो मिस नेपालमा कसरी यस्तो यस्तो यस्तो फोटोसुट हुँदैन, यस्तो कहाँ हुन्छ भन्दै उहाँहरू जब झगडा गरेर मसँग अगाडि आएर फेस टु फेस कुरा गर्न आउनुभयो तब मात्र गएर चाहिँ मेरो भनौँ न समस्याको समाधान सुल्झियो। उहाँलाई मैले धेरैचोटि रिक्वेस्ट गर्दा गर्दै पनि उहाँहरू नआएको कारणले चाहिँ मैले एउटा चाहिँ भनौँ न यो एउटा नेपालीमा उखान छ के अरे छोरी कुटेर बुहारी तर्साउने भने जस्तो, मैले त्यो एउटा फोटोसुटको माध्यमबाट चाहिँ उहाँहरूलाई तर्साएर अगाडि ल्याएँ र मेरो भनौँ न धेरै उहाँहरूसँगको जुन कुराहरू थियो नमिलेका कुराहरू सबैलाई मैले मिलाउने एउटा प्रयास गरेँ, एउटा फोटोसुट मात्रै हो फिल्मभित्र यस्तो भल्गर सिन र यस्तो खालको कुनै पनि भनौँ न एउटा नारीलाई गाली गर्ने खालको कुनै वर्डहरू पनि छैन. हामीले जे देखेका छौँ, जे वरिपरि हाम्रो वरिपरि छ, जे भोगेका छौँ, त्यस्तै कुराहरूलाई मात्र समावेश गरिएको छ चलचित्रमा. हजुर, अब यो फोटो सेसन मात्र पब्लिसिटीको लागि भनौँ न त्यो हिसाबले चाहिँ तपाईँले गर्नुभएको छ, र सिनेमाभित्र त्यस्तो केही पनि त्यस्तो सिनहरू छैन होइन? छैन छैन, त्यस्तो खालको सिनहरू छैन. सबै वर्गका दर्शकले चाहिँ यो सिनेमालाई हेर्न पाउने भयो. एकदम एकदम, यो चाहिँ सबै वर्गको दर्शकहरूले, र अझ भन्ने हो भने बाल बच्चा लिएर छोरा छोरी लिएर आफ्नो हिसाबले आनन्दले फिल्म हेर्न पाउनुहुन्छ. र भनौँ न एउटा वर्गले मात्र सन्तुष्ट लिने फिल्म होइन यो, यो सबै वर्गलाई म्याच हुने खालको फिल्म हो. यसमा बाल कलाकार हुनुहुन्छ, हाम्रो 8 वर्षको एउटा नानी हुनुहुन्छ, 13 वर्षको एउटा नानी हुनुहुन्छ, त्यसैले गरेर अब 24-25 वर्ष 26 वर्ष पछि डल्ल फिल्ममा भनौँ न एउटा नायिकाको एन्ट्री हुन्छ, त्यो नायिका म हुन्छु होइन. त्यसरी जाँदाखेरि भनौँ न एउटा सानो बाल बालिकादेखि लिएर भनौँ न बुढाबुढीसम्म गएर एउटा वृद्धाश्रमको सिनहरू छ हाम्रो यो फिल्ममा होइन. धेरै भनौँ न त्यस्तो खालको एउटा पारिवारिक चलचित्र हो, जुन मलाई चाहिँ अलिकति भनौँ न अब मेरो आफ्नै भनौँ एउटा टाइटलको एउटा यो भनौँ एउटा भनौँ न टर्चरको कुराले गर्दाखेरि चाहिँ मैले धेरै कुरा अप्नाएर चाहिँ यो चलचित्रलाई दर्शक सामु पुर्याउनु पर्ने एउटा बाध्यता थियो मेरो, त्यसैले मैले धेरै कुरा गर्नुपर्ने भएको हुनाले गरेको थिएँ त्यो बिचमा. र निर्देशक सुरेन्द्र तुलाधर हुनुहुन्छ, र उहाँको काम कस्तो छ सिनेमामा? सुरेन्द्रजी नेवारी फिल्महरू बनाइरहने मान्छे हुनुहुन्छ, नेवारी फिल्ममा नै कल्चरल मुभीहरू गरिराख्ने मान्छे हो, त्यसैले उहाँले डाइरेक्सन गर्नुभएको चाहिँ जुन अब मिस नेपाल चलचित्र अलिकति नेवारी भनौँ न कल्चरसँग लिङ्क भएको भएर पनि मैले नेवारी डाइरेक्टर चाहिँ चुज गरेको थिएँ. मेरो अहिले गानामै पनि तपाईँले सुन्न पाउनुहुन्छ यो अब खुसी मिल्यो कि तिमीलाई भन्ने गानामा बिचमा गएर चाहिँ नेवारी ओडै हालेको छु मैले गानामा. यो फिल्मको एउटा हिरो नै भनौँ न नेवारी कल्चरबाट आएको हिरो हुन्छ, र ऊ जितु नेवारी नै वर्ड बोल्ने खालको हिरो हुन्छ, र नेवारी वर्डहरूलाई अहिले पनि राखिदिएको छु मैले. त्यसैले गर्दा उहाँको आफ्नो कल्चर पनि भयो, र मैले चाहेको जस्तो भनौँ न मेरो चलचित्रलाई जति कुरा मैले चाहेको जस्तो मैले निकाल्न खोजेको थिएँ उहाँले पुरा गर्नुभएको छ. र यो मिस नेपाल शुद्ध नेपाली सिनेमा भन्ने या अलिकति केही बलिउडका सिनेमाबाट केही प्रभावित भएको छ सिनेमा? सिनेमा बलिउडको भन्दा पनि यस्तो छ, बलिउड होइन यहाँको सिनेमाको प्रोमो हेर्दै जाँदाखेरि होइन, र केही दर्शकले चाहिँ फेसन नामक सिनेमाबाट पनि अलिकति केही अनुकरण गरिएको हो कि भन्ने कुराकानी आएको छ नि त. अब मेन कुरा यस्तो छ, जस्तो नेपालमा इन्डियामा हलिउड बलिउड कलिउड भनेको हाम्रो चाहिँ कस्तो भने कलाकारिताको क्षेत्र पनि एउटै हो, मोडलिङको क्षेत्र पनि एउटै हो, जाने वे र बाटो भनेको त एउटै एउटै छ नि. त्यहाँ अलि रिचनेस बढी छ, त्यहाँ अलि उहाँहरूको चाहिँ अब भनौँ न धेरै भनौँ न ठुलो ठुलो कामहरू हुन्छ भने हाम्रो यहाँ सानो सानो कामहरू सानो सानो फ्यासन सोहरू यस्तोबाट सुरु हुन्छ. र एउटा कुरा के भने हिन्दी फ्यासन भन्ने मुभीबाट मैले भनौँ न एकदमै इन्सपायर भएर फिल्म बनाउँछु भने पनि म सक्दिनँ, किनकि मेरो बजेटले भ्याउँदैन कि त्यस्तो फिल्म त्यस्तो मेकिङ गर्नलाई, त्यति साह्रो रिचनेस ल्याउनलाई. मैले त यहाँ जे देखेको छु जस्तो छ त्यसैलाई मैले देखेको अनुसार त्यही अनुसार मैले जति गर्न सक्छु मेरो बजेटले मैले जति भ्याउँछु त्यति गर्ने हो. र हाम्रो नेपालीहरूको जति पनि फ्यासन सोहरू हुन्छ सानो सानो भनौँ न एउटा क्लबभित्र होइन एउटा स्विमिङ पुलको एउटा भनौँ न त्यो उसमा चाहिँ स्टेज बनाएर त्यसरी हुन्छ, र जित्टु फ्यासनको एउटा स्टोरी ल्याएर चोरेर बनाइएको हो कि मिस नेपाल भनेर सोच्नुहुन्छ भने त्यो एकदमै गलत कुरा हो. मैले किनभने एउटा मोडलिङ गर्दै गरेको एउटा स्ट्रगल गर्दै गरेको केटी चाहिँ मोडलिङबाट गएर चाहिँ ऊ मिस नेपालको टाइटलसम्म पुग्छ भनेर चाहिँ केही कुराहरू देखाउन खोजेको छ होइन, एउटा मोडलिङको क्यारियरबाट सुरु गरेको हुन्छ उनले, त्यो त्यो एकदम फ्यासनसँग नै त्यो भनौँ न त्यसैमा सँग लिङ्क भएर त्यही नै स्टोरी चोरेर फिल्म बनाएको भन्ने चाहिँ त्यो चाहिँ होइन. सिनेमामा तपाईँको क्यारेक्टर के छ अन्तिममा बताइदिनुहोस् न. हजुर, अब मेरो क्यारेक्टर म अब 22-25 वर्षदेखि लिएर एउटा 55 इयर्ससम्मको केटीको क्यारेक्टर छ मेरो. अनि जस्तो एउटा नारीले भनौँ न एउटा महिलाले सङ्घर्ष गर्नुपर्ने एउटा मोडलिङ फिल्डदेखि ऊ सानै बच्चादेखि त्यो फिल्डमा लागेको हुन्छ, जब 8 वर्ष हुन्छ ऊ, त्यसपछि यङ टिनेजर हुन्छ, 13-14 वर्षको हुन्छ, त्यसपछि 22-25 वर्षको हुन्छ, त्यसपछि 35 इयर्स हुन्छ, त्यसपछि 55 इयर्स हुन्छ. यो सबै यो एउटा एउटा भनौँ एउटा मान्छेको जीवनी उसको जीवनको एउटा कहानीमा आधारित चलचित्र छ यो. यसैसँग ठोकिन आउने हरेक आर्टिस्टहरू चाहिँ त्यहाँ ठोकिन आइपुग्ने हुन्छ, एउटा भनौँ न त्यस्तो खालको चाहिँ एउटा कुनै आर्टिस्ट आउने जाने क्रममा रहन्छ। यो कुनै लभ स्टोरी एउटा हिरो हिरोइन जम्पवाला फिल्म होइन, यसलाई चाहिँ एउटा भनौँ न एउटा मान्छेको एउटा जीवनमा आधारित रियल घटनामा आधारित चलचित्र भएको हुनाले यसमा चाहिँ एक किसिमको यङ टु ओल्ड क्यारेक्टर छ मेरो यो फिल्म। हुन्छ, मिस नेपाल जेठ नौ गतेबाट प्रदर्शनमा आउँदैछ, यहाँको चलचित्रले सफलता प्राप्त गरोस् र शुभकामना सँगसँगै छुट्यौँ, नमस्कार। हजुर हजुर, तपाईँलाई पनि धेरै धेरै धन्यवाद, यसरी मलाई के भए पनि दर्शकसँग नजिक हुने मलाई यसरी माहौल मिलाइदिनु भयो, तपाईँको टिमलाई पनि म धेरै धेरै धन्यवाद भन्न चाहन्छु। हुन्छ, धन्यवाद। र यतिखेर मैले कुराकानी गरिराखेको थिएँ मिस नेपाल कि मिस नेपाल हुनुपर्छ, सिनेमाभित्र मिस नेपालको क्यारेक्टर निर्वाह गर्नुभएको छ सुभिक्षा थापा, जसले यो चलचित्रलाई चाहिँ निर्माण पनि गर्नुभएको छ। र कलाकारको परिचय गराउने हो भने सुभिक्षा थापा सँगसँगै कल्याण घिमिरे, चितिजा शाक्य, सुरज सिजापति, समिन श्रेष्ठ, रश्मि भट्ट लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको छ चलचित्र मिस नेपालमा। र नारी संघर्ष र साहसका साहसमा आधारित रहेको मिस नेपाल। र यो जानकारी विषय अब लाग्नु पनि हुन्छ अर्को चलचित्र, र अर्को चलचित्र रहेको छ आवरण, र आवरणको कुराकानी गर्ने हो भने आवरणलाई सुभाष कोइरालाले निर्देशन गरेका हुन्। प्रियङ्का कार्की, राजन निशान, अनुभव रेग्मी, दिव्य देव लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको छ आवरणमा। र आवरणको आज सेन्सर हुने भएको छ, र अब यो सिनेमाले के कस्तो सर्टिफिकेट पाउने हो त्यो पनि हेर्न बाँकी नै छ। हामी आवरणको गीत सुन्छौँ र गीतपछि फेरि पनि आउनेछौँ। त्यो हुँदैन चाहेर पनि रोक्न सकिन्न, वास्तविकता कहिले अगाडि हुँदैन। साँझ ढल्दैछ, अन्धकार बढ्दैछ, भोलिको बिहानी कुरिरहेछु म। संसारिक विश्वास भन्दा टाढा छ, माया मोह भन्दा गाढा छ, पुरा कुरानी आधा छ, खरानी अझ ताजा छ, यथार्थ पनि होइन जे आँखा अघि छैन, असत्यता नि होइन तर सुरा केही छैन, मात्र छ कालो रात अनि एक्लोपनाको साथ, रोकिन्छन् पाइलाहरू बढाउन खोज्छौ जब हात, अन्धकार नै छ जीवन बिना केही सूर्य किरण, थाहा छैन हुन्छ कहिले गन्तव्यसँग मिलन, एकदमै विचित्रको कस्तो हो यो पागलपन, लक्षणहरू छन् साधारण तर के हो यो बालापन, शान्त स्थिर आचरणले पूर्ण छ वातावरण, छोपिएको अस्तित्व यसको यो हो आवरण। ओके, आवरण जेठ दुई गतेबाट आवरण चलचित्र प्रदर्शनमा आउन लागेको छ, र सुभाष कोइरालाले चलचित्रलाई निर्देशन गरेका हुन्। र आवरण चलचित्र जति जति प्रदर्शनको नजिकैदैछ त्यति त्यति नै यो चलचित्र हेर्नको लागि दर्शक धेरै नै आतुर भइराखेको अवस्था छ। र सिनेमामा प्रियङ्का कार्कीले हामीले प्रमुख पात्रको रूपमा देख्न सक्छौ, राजन निशान, अर्ब रेग्मी, दिव्य देव लगायतका कलाकारको पनि प्रमुख भूमिका रहेको छ आवरणका। निर्देशक टेलिफोन लाइनमा हुनुहुन्छ, म कुराकानी गर्छु सुभाषजी। हजुर आवरण चलचित्र जेठ 2 गतेबाट प्रदर्शनमा आउन लागेको छ कतिवटा हल पाउनु भयो अहिलेसम्म यहाँले 40 वटा है र सिनेमाको आज सेन्सर हुँदैछ है हजुर हो कस्तो सर्टिफिकेट पाउला के आशा लिनु भएको छ खै खासै त्यस्तो त केही आशा गरेको छैन पिजी पाउला प्यारेन्टल गाइडेन्स पाउला जस्तो लागेको छ हेरौँ है र आवरणको प्रोमो टेलिभिजनमा आइरहँदा गीत सङ्गीत रेडियो टेलिभिजनमा बजिरहँदा यहाँले के कस्तो प्रतिक्रिया पाउनु भएको छ पर्सनल रूपमा प्रतिक्रिया त राम्रै पाइरहेको छु होइन सबैजनालाई गीत र ट्रेलर चाहिँ एकदम मन पराइदिइरहनु भएको छ अब त्यही मन पराइदिए अनुसार हलमा गएर पनि हेरिदिनु भयो जनता योभन्दा अगाडि अपवाद मुभी तपाईँले बनाइसक्नु भएको छ अपवादले व्यावसायिक सफलता हासिल गरेको थियो र अब आवरणबाट एज अ व्यावसायिक हिसाबले के कस्तो अपेक्षा लिनु भएको छ होइन त्यस्तो त केही छैन खालि अब कोसिस गरेर चाहिँ राम्रो फिल्म बनाउने अब त्यसको खर्च भएको बजेट चाहिँ यसो त्यति मात्रै उठ्यो भने पनि धेरै राम्रो कुरा हो कति छ बजेट कति छ सिनेमामा 65 लाख जति छ अब त्यति रिकभर भयो भने पनि ठुलो कुरा हुन्थ्यो जस्तो लाग्छ कि मलाई चाहिँ हजुर 75 लाख है 65 लाख खर्च भएको छ फिल्ममा र फिल्म बाहिरतिर प्रदर्शनमा आउँछ के छ नेपाल बाहिर हजुर कुराहरू भइरहेछ अब मिल्न त मिलेको छैन रहेछ नि तर अभियसली बाहिर त आइहाल्छ मतलब अस्ट्रेलिया युएसए दुबई कतारहरूमा त भइहाल्छ योभन्दा अगाडि अपवाद पनि तपाईँको बाहिरबाट धेरै आमदानी भएको थियो है हजुर हो एकदमै र सिनेमा आवरणमा यहाँले के देखाउन खोज्नु भएको छ र यो सिनेमा हेर्नको लागि दर्शक हलसम्म किन जाने होइन एकदम देखाउने हुँदा नि एकदम इन्टरटेनमेन्ट पर्पजको लागि बनाऊ गएर हलमा इन्टरटेन गरेर मात्र आउने हो होइन तर अलिकति इफेक्ट र मतलब साउन्ड इफेक्ट र भिजुअल इफेक्ट चाहिँ अलिकति नेपालमा अहिलेसम्म नगरेको तरिकाले अलिकति कोसिस चाहिँ गरेका छौँ होइन त्यति त्यो त्यसले चाहिँ कति इम्प्याक्ट पार्छ भन्ने कुरा हो त्यो एउटा हलमा गएर हेरिदिनु भयो भनेदेखि थाहा भइहाल्छ हामीले चाहिँ के गर्न खोजेको रहेछौँ भन्ने कुराहरू चाहिँ भनेपछि केही नयाँ दिन खोज्नु भएको छ यो अगाडिको मुभी भन्दा यसमा चाहिँ नयाँ दिन खोज्नु भएको छ होइन नयाँ भन्दा पनि अलिक कोसिस अलिकति डिफ्रेन्ट खालको गर्न चाहिँ कोसिस चाहिँ गरे हो होइन अब एकदमै नयाँ होइन एकदमै डिफ्रेन्ट त हुँदैन होइन तर पनि एउटा अहिले बन्जोको लेभल भन्दा चाहिँ अलिकति ग्राफिक्स र साउन्ड इफेक्टको कुरामा चाहिँ अलिक एक लेभल माथि चाहिँ चढ्न चाहिँ खोज्या हो हामी कस्तो छ प्रियङ्काको काम यसमा अब एकदमै राम्रो उहाँको कुरामा त अब डाउटै भएन हामी सबैले हेरिसक्यौँ उहाँको एक्टिङ स्किलहरू सबै कुराहरू होइन उहाँको त एकदमै राम्रो छ चितवनमा कुन हलमा प्रदर्शनमा आउन लागेको छ फिक्स भइसकेको छ मलाई एक्ज्याक्टली थाहा भएन किनभने यो त प्रड्युसर र डिस्ट्रिब्युटरले डिल गर्नुहुन्छ उहाँहरूले मिलाइरहनु भएको छ म आफ्नै यतै फिल्मकै लास्ट आवरको काम सकिरहेको छु होइन आज सेन्सर छ म अब यतै यतै बिजी हुन्छु त्यो एक्ज्याक्ट त मलाई थाहा भएन अब त्यो चाहिँ मलाई थाहा छैन अहिले हुन्छ आवरण जेठ 2 गतेबाट प्रदर्शनमा आउँदैछ यहाँको सिनेमाले राम्रो व्यवहार गरोस् अन्तिममा नेपाली चलचित्रलाई माया गरिदिनुहोस् आवरण जेठ 2 गते रिलिज हुँदैछ प्लिज हलमा गएर हेरिदिनु होला हुन्छ समय दिनुभयो थ्याङ्क यू सो मच अहिले पनि छुट्यौँ नमस्कार हजुर हस् ओके सुभाष कोइराला निर्देशक सुभाष कोइरालासँग मैले रमाइलो कुराकानी गरिसकेको छु र आवरण जेठ 2 गतेबाट प्रदर्शनमा आउँदैछ र यो आवरणको जानकारी पछि अबलाई हामी ब्रेकतर्फ लाग्छौँ र ब्रेक पछि फेरि पनि आउनेछौँ घर भाडामा टाढी चौरा चोक स्थित कृषि विकास बैंक बसेको भवनमा केही सटरहरू र 6 कोठाको अन्डरग्राउन्ड व्यापारिक प्रयोजनका लागि खाली भएको र सोही भवन सँगै रहेको अर्को भवनमा 1800 वर्ग फिटको भुइँतल्ला बैंक तथा वित्तीय संस्था वा अन्य कुनै प्रयोजनका लागि खाली भएकाले सम्पर्क राख्नुहोला सम्पर्कका लागि मोबाइल नम्बर 98 171 8467 र 98 550 55 005 वाह बाजा सिरक ब्लाङ्केट ल्याइदियो फेरि तिम्रो हुनेवाला त्यो नटिनी बुहारीको लागि कुर्ता सलवार पनि चाहियो ल यो नटी प्रिकेको कुरो सुन्दा पनि हाँसै उठेर आउँछ भनेको कति हाँस्ने मु त हाँसेरै मर्ने भयो सौरा चोकमा रहेको हो ओम नपट्टि पुस्तकालयमा गएर सबै सामान ल्याऊ भनेको त्यति बुद्धि पनि छैन यो नटी प्रिकेको कति हाँस्ने मु त हाँसेरै मर्ने भयो

सिटिभिटी एनएसबिटीद्वारा सिप परीक्षणका लागि सहभागी गराउने गरी एस इन्टरनेसनल ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा महिला दिदीबहिनीहरूका लागि निशुल्क भर्ना खुलेको जानकारी गराइन्छ। विदेशमा तालिम पुरा गरी आएका दक्ष प्रशिक्षकहरूद्वारा तालिम दिइने यस संस्थामा बेसिक, एडभान्स, डिप्लोमा, सर्ट स्पेशल, स्पेशल टिचिङ स्पेशल कक्षाहरू सञ्चालन, विदेश जानेहरूका लागि स्पेशल कोर्सको व्यवस्था, साथै पार्लर सञ्चालन गरी बसेकाहरूलाई सिटिभिटीबाट सिप परीक्षण गराई योग्यताको प्रमाण पत्र दिइने, एसएलसी दिएका विद्यार्थीहरूलाई विशेष छुट तथा ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। थप जानकारीका लागि इन्टरनेसनल ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, रत्नगर 2 टाढी, मोबाइल 98550 51309। मनोरञ्जनका लागि सुनो हजुर रेडियो अर्पण, सुनो हजुर। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम एक्सन कट। ओके, चुम्छु फुलको डाली डाली मिलन अमातेको यो गीत सँगसँगै फेरि पनि हार्दिक स्वागत छ। ब्रेक पछिको बाँकी समयमा कार्यक्रमको नाम हो एक्सन कट र कार्यक्रम एक्सन कट आउने गर्छ प्रत्येक साधक शनिबार बिहान 9 बजेको समाचार पछि करिब करिब 10 बजेसम्म मात्र सामुदायिक रेडियो रेडियो 104.5 मेगाहर्जमा नेपाली चलचित्र क्षेत्रमा भइराखेका विभिन्न गतिविधिको चर्चा परिचर्चाको साथमा हामी आउने गर्छौ। र ब्रेक लगतै यहाँले गीत सुनिरहनु भएको छ मेरो बेस्ट फ्रेन्ड, र मेरो बेस्ट फ्रेन्डको कुराकानी गर्ने हो भने मेरो बेस्ट फ्रेन्ड प्रदर्शनमा आउँदै जेठ 9 गतेबाट चलचित्रलाई प्रसन्न पौडेलले निर्देशन गरेका हुन् भने प्रियङ्का कार्कीको प्रमुख भूमिका रहेको छ। सँगसँगै देव सुप्रेती, रेस मनठा लगायतका कलाकारको पनि प्रमुख भूमिका रहेको छ मेरो बेस्ट फ्रेन्डमा। र मेरो बेस्ट फ्रेन्डले माया, फ्रेन्डसिप र प्रेम सँगसँगै सेक्सका कुरालाई पनि पर्दामा देखाउने काम गरेको छ। र जाँदा जाँदै फेरि पनि म जानकारी गराउन चाहन्छु मुखौटा, र मुखौटालाई अर्पण थापाले निर्देशन गर्नुभएको हो भने राजेश माल, सुनिल थापा, रविन तामाङ, सौगात मल्ल, दयाङ राई, निशा अधिकारी, हसिका श्रेष्ठ लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ। र यही जेठ 16 गतेबाट मुखौटा चलचित्र प्रदर्शनमा आउँदैछ। यो जानकारी सँगसँगै अब भने कार्यक्रमबाट हामी छुटिनु पर्ने हुन्छ। यदि जलको साथको लागि तपाईँ सम्पूर्णलाई थ्याङ्क यू सो मच। कन्ट्रोलबाट सपोर्ट गर्ने रिजनप्रति आभार व्यक्त गर्दै कार्यक्रम एक्सन कटबाट म सागर छुटिन्छु। हवस् त, नमस्कार। मनोरञ्जनका लागि सुनो हजुर रेडियो अर्पण। तपाईहरुकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान